कृष्ण अधिकारी हत्या प्रकरणका विषयमा दलका नेताहरूबीच विवाद, कार्यकर्ता रिहा नभई विमान अपहरण काण्डमा प्रधानमन्त्री कोइराला विरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने ए माओवादीको चेतावनी। फुजिल काण्डको मुद्दा फिर्ता नलिए जनसत्ता गठन गर्ने नेकपा माओवादी अध्यक्ष वैद्यको चेतावनी। ए माओवादीले कङ्ग्रेस एमालेसँग राजनीतिक बार्गेनिङ गरिरहेको आरोप। चितवनमा पढाउने सवालमा छोराछोरीमा अझै विभेद कायमै, जिल्लामा 2% बालबालिका विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क। अफगानिस्तानका उपमन्त्री सुबारी साधनसहित अपहरणमा विश्वकै सबैभन्दा ठुलो जहाज टाइटानिक समुद्रमा डुबेको 102 वर्ष पुरा। र इन्डियन प्रिमियर लिगको 7 संस्करण भोलिदेखि युएईमा सुरु हुने, उद्घाटन खेलमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स भिड्ने। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। प्रमुख दलहरूबीच कृष्णप्रसाद अधिकारी हत्या प्रकरणका विषयमा तीव्र विवाद भएको छ। सत्तासीन कङ्ग्रेस एमाले कानून अनुसार हत्यामा संलग्नलाई कारवाही हुने अडान राखेका छन् भने एकीकृत माओवादीले मुद्दा चलाइए पुरा सबै कुरा बेहुताउने चेतावनी दिएको छ। एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले कृष्णप्रसाद अधिकारी हत्याकाण्डको आरोपमा आफ्ना कार्यकर्ताहरूमाथि लगाइएको मुद्दा तत्काल फिर्ता लिएर उनीहरूलाई रिहा नगरे विमान अपहरण काण्डमा प्रधानमन्त्री सुशील कोइराला विरुद्ध पनि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिनुभएको छ। रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, कृष्णप्रसाद अधिकारी हत्याकाण्डमा 11 जना माओवादी कार्यकर्तामाथि झुटा मुद्दा लगाइएको छ। उनीहरू विरुद्धको मुद्दा तत्काल फिर्ता लिएर नछाडे सरकारमा रहेका कुनै पनि दललाई हामी बाँकी राख्दैनौ, सबैका मुद्दा विरुद्ध मुद्दा दायर गर्छौं। रायमाझीले 2023 सालमा भएको विमान अपहरण काण्डमा प्रधानमन्त्री सुशील कोइराला झापा आन्दोलनको बेला एमालेका नेताहरूले गरेको हत्या राजका मतियार विरुद्ध मुद्दा दायर गर्ने चेतावनी दिनुभयो। उहाँले मुद्दा फिर्ता नहुँदासम्म आफूहरूले सरकारसँग वार्ता नगर्ने, कुनै पनि बैठकमा सहभागी नहुने बताउनुभयो। नेपाली कंग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले एमाओवादीको धम्कीबाट डराएर सरकारले कुनै पनि हालतमा मुद्दा फिर्ता लिन नहुने भन्दै कङ्ग्रेसले खुट्टा कमाए लोकतन्त्र र विधिको शासनको मूल्य मान्यताबाट च्युत हुने चेतावनी दिनुभयो। उहाँले भन्नुभयो, कङ्ग्रेस माओवादीको धम्कीबाट डराउनु हुँदैन, अपराधीलाई कानून अनुसार कारवाही गरेरै छान्नुपर्छ। केसीले सत्य निरूपण तथा मेलमिलाप आयोग नबन्दासम्म अदालतबाट यस्ता मुद्दामा कारवाही गर्नुपर्ने भन्दै फुजिल हत्याकाण्डका आरोपीहरूलाई उनीहरूको कसुर अनुसारको सजाय दिनै पर्ने बताउनुभयो। नेकपा एमालेका नेता भीम रावलले माओवादीमा पनि द्वन्दको धङधङै कायम रहेको भन्दै उनीहरूको धम्कीको सरकारले कडा प्रतिवाद गर्नुपर्ने बताउनुभयो। नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले फुजेल काण्डको मुद्दा फिर्ता नलिए जनसत्ता गठन गर्ने चेतावनी दिनुभएको छ। माओवादी प्युठानको तेस्रो जिल्ला सम्मेलनमा वैद्यले फुजेल प्रकरणका आरोपी 13 जनालाई समाएर जेल नहाल्न सचेत गराउनुभयो। सरकारले दर्ता गरेको मुद्दा फिर्ता नलिए युद्धकालीन समयमा जस्तै छुट्टै जनसत्ता स्थापना गर्ने वैद्यले चेतावनी दिनुभयो। वैद्यले फुजेल प्रकरणको कुरा उठाउँदै ए माओवादीले कङ्ग्रेस एमालेसँग राजनैतिक बार्गेनिङ गरेको आरोप लगाउनुभयो। दुई माओवादीबीच भएको कार्यगत एकताको दुई बुँदेलाई समाएर सत्ता लिप्साको बार्गेनिङ गरेको उहाँको आरोप छ। वैद्यले सत्य निरूपण आयोग गठनको विधेयकमा हस्ताक्षर गर्ने ए माओवादीले त्यसअघि नै द्वन्द्वकालका घटनाहरूलाई बिउताएर कार्यकर्तालाई जेल हाल्ने काम रोक्ने सम्मति नगर्नु गल्ती भएको बताउनुभयो। देशलाई निकास दिन संविधान सभा बाहिर रहेका दलहरूसहितको सर्वपक्षीय राजनैतिक सभा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। आफरलाई वास्ता नगरे सडकबाट संविधान बनाउने उहाँको दावी थियो। यसबीच माओवादी प्रवक्ता पम्पा भुसालले विज्ञप्ति जारी गरी द्वन्द्वकालका घटनालाई आपराधिक क्रियाकलाप भन्दै मुद्दा दायर गरेर सरकारले सर्वसाधारण एवं नेकपा माओवादीका कार्यकर्ता समेतलाई दुःख दिई आतंक फैलाएको आरोप लगाउनु भएको छ। आयोग गठनका लागि कानून बनाएर अर्कोतिर देशव्यापी रूपमा मुद्दाहरू लगाउँदै जनतालाई आतंकित पारिरहेको भन्दै यसले शान्ति प्रक्रिया बेथोलिने नेकपा माओवादीले बताएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री मेनेन्द्र नेतीले आन्दोलनको घोषणा गरेको माओवादीसँग सरकारले वार्ता गर्ने बताउनु भएको छ। उहाँले अदालतमा पुगेको विषयमा सरकारले हस्तक्षेप गर्न नमिल्ने बताउनुभयो। धादिङमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ए माओवादीले हत्या आरोपित पक्राउको विषयलाई लिएर गरेको विरोधप्रति सरकारको ध्यान आकर्षण भएको बताउनुभयो। गोर्खा फुजेलका कृष्ण प्रसाद अधिकारीको हत्या आरोपमा चितवन प्रहरीले 13 जना विरुद्ध अभियोग पत्र दायर गरेपछि माओवादीले देशभर प्रदर्शन गर्ने जनाएको छ। उसले सोमबारदेखि 3 दलको वार्तामा सहभागी नहुने निर्णय गरेको थियो। सरकारले न्यायालयले गरेको काममा हस्तक्षेप नगर्ने मन्त्री नेतीले बताउनुभयो। नेतीले संविधान निर्माणमा ए माओवादीले बाधा नपुर्याउने विश्वास व्यक्त गर्नुभयो। यसबीच ए माओवादी र नेकपा माओवादीका कार्यकर्ताले चितवनको भरतपुर र 24 कोठी र रत्नगरमा चक्का जाम गरेका छन्। गोर्खा फुजेलका कृष्ण अधिकारी हत्या अभियोगमा पक्राउ गरेका कार्यकर्ता रिहाईको माग गर्दै उनीहरूले 2 बजेदेखि 3 बजेसम्म 1 घण्टा चक्का जाम गरेका हुन्। अधिकारी हत्या प्रकरणमा पक्राउ परेका सबिलाल पौडेल र भीमसेन पौडेललाई बिना शर्त छाडिनुपर्ने माग गर्दै चक्का जाम गरिएको माओवादीले जनाएको छ। चक्का जामपछि आयोजित गणसभामा बोल्दै एकीकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज नारायण दाहालले नेपाली कङ्ग्रेस र नेकपा एमाले शान्ति प्रक्रियामा भएको सहमति उल्लङ्घन गर्दै द्वन्द बढाउने बाटोमा लागेको बताउनुभयो। उहाँले सरकारले सत्य निरूपण आयोग गठन गरेर द्वन्द्वकालीन घटनालाई समाधान गर्नतर्फ नलागेर मुलुकमा द्वन्द्व सिर्जना गर्न लागेको आरोप लगाउनुभयो। उहाँले 60-65 वृद्ध 4 महिनासम्म अनसन बस्ने मान्छे बाँच्न नसक्ने भन्दै अनसनको नाममा डलर कमाउने खेती गरेको आरोप समेत लगाउनुभयो। उहाँले द्वन्द्वकालीन घटनाका मुद्दालाई सरकारले तुरन्त फिर्ता नलिए फेरि आन्दोलनको विकल्प नहुने दावी गर्नुभयो। त्यस्तै नेकपा माओवादीका जिल्ला इन्चार्ज श्याम सापकोटाले सरकारले वास्तविक दोषीलाई कारवाही गर्न छोडी 75 वर्ष निर्दोष वृद्धलाई समातेर दोषीलाई कारवाही गर्न नसकेको बताउनुभयो। आइतबार चितवन प्रहरीले अधिकारी हत्यामा संलग्न भएको आरोपमा 13 जना विरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो। ए माओवादीको केन्द्रीय पदाधिकारीको बैठकले कार्यकर्ता पक्राउ परेको विरुद्धमा भोलि गोर्खामा प्रदर्शन तथा पर्सि बिहिबार देशभर प्रदर्शन र कोणसभा गर्ने निर्णय गरेको थियो। पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रको अखण्डता एकता र सामाजिक सद्भावना बढाउन धर्मको महत्त्वपूर्ण स्थान रहेको बताउनु भएको छ। सुनसरीको चतारामा जारी कुम्भ मेलामा आज बोल्दै उहाँले धर्मले राष्ट्र समाज र सामाजिक सद्भावलाई बढाउने बताउनु भएको हो। धार्मिक अनुष्ठानहरूले नेपाल र नेपालीमा राष्ट्रियता सम्वर्धनका लागि चेतना जगाउने शाहको भनाइ थियो। पूर्व राजा ज्ञानेन्द्र शाह आज सिमराबाट सडक मार्ग हुँदै सुनसरी पुग्नु भएको थियो। नेकपा माओवादीका उपाध्यक्ष सिपी गजरेले संहितालाई पाख लगाउन स्थानीय निकायको निर्वाचन गर्ने तयारी गरेको आरोप लगाउनु भएको छ। नेकपा माओवादी असमको जिल्ला सम्मेलन सकेर सुर्खेत पुग्नुभएका उपाध्यक्ष गजरेले सञ्चारकर्मीहरूसँग कुरा गर्दै वर्तमान सरकारले संहिता नचाहेकाले संविधान निर्माणभन्दा पहिला स्थानीय निकायको निर्वाचन गर्न लागेको बताउनुभयो। गाउँ विकास समिति र जिल्ला विकास समितिको क्षेत्राधिकार कति हुने भन्ने संविधानमै उल्लेख हुने भए पनि पहिले नै स्थानीय निकायको निर्वाचन गर्ने तयारीले शङ्का उब्जेको उहाँको भनाइ थियो। उहाँले ए माओवादीसँग अहिलेको अवस्थामा एकता हुन नसक्ने पनि स्पष्ट पार्नुभयो। आफूहरूसँग ए माओवादीको कार्यदिशा अलिकति पनि नमिल्ने उहाँको भनाइ थियो। नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले खाली नकारात्मक सोचले मात्रै समाज रूपान्तर नहुने र समाज चल्न नसक्ने बताउनु भएको छ। उहाँले सबै नेता कर्मचारीले घुस खाए विकास निर्माणका काम भएन भनेर एकले अर्कोलाई आरोप लगाउने र नकारात्मक कुरालाई मात्रै लिएर हिँड्दा राम्रो समाज बन्न नसक्ने बताउनुभयो। रिपोर्टर्स क्लब अर्कखाँची शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले नीति निर्माण तहमा पुगेका जनताका प्रतिनिधिले समेत खाली नकारात्मक कुरा उठाएर मात्रै देश चल्न नसक्ने दावी गर्नुभयो। प्रशासन र कर्मचारी तन्त्रलाई जनताप्रति उत्तरदायी बनाउन लागि परेको बताउँदै नेपालमा भ्रष्टाचार बढ्दै गएको पनि उहाँले दावी गर्नुभयो। प्रहरीले गुण्डाका नायकी अभिषेक गिरीलाई काठमाडौँबाट पक्राउ गरेको छ। उनलाई गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर हनुमान ढोकाले जनाएको छ। उनी विरुद्ध गुण्डागर्दी गरे र रकम असुलीको आरोप मा उजुरी परेको छ। उनी विरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। चितवनका अभिभावकले अझै पनि छोरालाई नेचेर छोरीलाई सरकारी विद्यालयमा पढाउने गरेका छन्। छोरालाई नेचेर छोरीलाई सरकारी विद्यालय पठाउने क्रमले लैङ्गिक विभेद कायम रहेको जिल्ला शिक्षा कार्यालय चितवनले जनाएको छ। सबैको हकमा यो लागू नभए पनि केहीमा भने अझै पनि समस्या देखिएको छ। जिल्ला शिक्षा कार्यालयका अनुसार गत शैक्षिक सत्रमा सामुदायिक विद्यालयमा 53.34% छात्रले अध्ययन गरेका थिए भने निजीमा 46.53% छात्रले मात्र अध्ययन गरेका थिए। गत शैक्षिक सत्रमा चितवनमा 1,59,232 विद्यार्थी अध्ययनरत थिए। जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले कुल विद्यार्थीको संख्यामा छात्र बढिरहेको बताउनुभयो। छात्रको संख्या 80,745 अर्थात् 50.74% रहेको छ भने छात्रको संख्या 78,378 अर्थात् 49.26% रहेको छ। जिल्ला शिक्षा अधिकारी शर्माले छोराछोरीहरूको बीचको विभेद चितवनमा शिक्षामा अझै पनि रहेको बताउनुभयो। जिल्लामा विद्यालय बाहिर 2% मात्र विद्यार्थी रहेको उल्लेख गर्दै उहाँले ती विद्यार्थीमा छात्र छात्रा संख्या पैसा नभएको बताउनुभयो। यसैबीच जिल्ला शिक्षा कार्यालय चितवनले विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या बढी भए पनि बीचमा छोड्ने अवस्था अहिलेको प्रमुख चुनौतीको विषय रहेको जनाएको छ। कार्यालयमा आज आयोजित पत्रकार भेटघाटमा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले सो जानकारी गराउनु भएको हो। शिक्षा मन्त्रालयले शैक्षिक सत्र 2071 लागि आजबाट देशव्यापी रूपमा विद्यालय स्वागत तथा भर्ना अभियान सुरु गरेको छ। नानी बाबु रमाई रमाई स्कुल आऊ, पढे सिकी सधैँभरि खुसीले रमाऊ भन्ने नाराका साथ थालेको भर्ना अभियान वैशाख महिनाभर चल्ने जनाइएको छ। जिल्लामा अझै पनि 2% बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्क सार्वजनिक गर्दै सोरोटा गाविस र भरतपुर नगरपालिका कोडा नम्बर 6 बालबालिका विद्यालय बाहिर नरहेको समेत जनाइएको छ। गरिबी लगायतका कारण 2% बालबालिकामा विद्यालयमा भर्ना हुन नसक्ने र भर्ना भएपछि बिचमै छाड्ने अवस्था रहेको भन्दै बाल बालिकाहरूलाई सडकमा पुग्न नदिनको लागि आय आर्जन कार्यक्रम समेत सञ्चालन गरिरहेको जनाइएको छ। गत वर्षको तथ्याङ्क अनुसार जिल्लामा सरकारी विद्यालयमा छात्रा र निजी विद्यालयमा छात्रहरूको संख्या बढिरहेको जनाइएको छ। चितवन जिल्लामा मोटरसाइकलका दुर्घटनाहरू कम हुन थालेको छ। पछिल्लो समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मापसी चेक जाँच बिना हेलमेट लगाई तीनजना चन्ने प्लस टू पढ्ने विद्यार्थीलाई मोटरसाइकल चलाउनमा रोक लगाएपछि जिल्लामा मोटरसाइकलबाट हुने दुर्घटनामा कमी आउन थालेको छ। जिल्ला ट्राफिक कार्यालयका अनुसार पहिले मोटरसाइकल दुर्घटनामा परि मृत्यु हुनेको संख्या बढी हुने गरे पनि चैत्र महिनामा भने मोटरसाइकल दुर्घटनाबाट एकजनाको पनि मृत्यु भएको छैन। आर्थिक वर्षबाट यता चितवनमा विभिन्न सवारी दुर्घटनामा परि 70 जनाको मृत्यु भएको छ भने 209 जना घाइते भएका छन्। घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सार्वजनिक गाडीका चालकहरूलाई लक्षित गरी जनचेतनासँगै कारवाही अभियान पनि तीव्र पारेको छ। तीव्र गतिमा गाडी चलाउने, जहाँ पायो त्यहीँ रोक्ने, लेन अनुसार पालना नगर्ने, जथाभावी हर्न बजाउने जस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई लक्षित गरी सचेतना कक्षा सञ्चालन गरिएको छ। सुरुमा जनचेतना जगाउने र अटेर गरी कारवाही गर्ने काम भइरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता बसन्त पन्तले जानकारी दिनुभयो। त्यस्ता चालकको अभिलेख राख्ने र 3-4 पल्ट गल्ती दोहोर्याए लाइसेन्स नै निलम्बन गरी कारवाही हुने व्यवस्था गर्न लागिएको छ। त्यसका लागि यातायात व्यवस्था विभागसँग समन्वय भइरहेको पन्तले जानकारी दिनुभयो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौँ 2071 सालमा संविधान बन्नेमा तपाईँ कतिको विश्वस्त हुनुहुन्छ। ए पक्कै बन्नेछ, बे नेताहरूको व्यवहारले विश्वास गर्न सकिन्न, सी ज्योतिषलाई सोद्धा राम्रो, तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ। ए पक्कै बन्नेछ भन्नेमा 33%, बे नेताहरूको व्यवहारले विश्वास गर्न सकिन्न भन्नेमा 55%, सी ज्योतिषलाई सोद्धा राम्रो भन्नेमा 22% मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, कृष्ण अधिकारी हत्या प्रकरणमा दलहरू बीच देखिएको पछिल्लो विवादप्रति तपाईँ के भन्नुहुन्छ? ए सामान्य कुरा, बी देश पुनः द्वन्द्वमा जाने संकेत, सी सबैको पोल खोल्ने साल। अर्पण जन आवाज में मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 मा पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन मा प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबर त्यति बेला नारायणगढ हेटौँडा बिर्ग सडक खण्ड खुला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमरी पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656 63 063, मोबाइल नम्बर 98550 61 743। अब मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 39 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि बिहानैदेखि दिनभर घाम लाग्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार। अफगानिस्तानका एकजना उपमन्त्री अपहरणमा परेका छन्। सार्वजनिक कार्य सम्बन्धी मन्त्री अहमद शाहवाहिदलाई हतियारधारीले अपहरण गरेको बताइए पनि सरकारले औपचारिक रूपमा केही बताएको छैन। बिहान कारले जाँदै गरेका उनलाई राजधानी काबुल नजिकबाट अपहरण गरिएको बताइएको छ। अफगानिस्तानको गृह मन्त्रालयले दिएको जानकारी अनुसार उनलाई सवारी चालक सहित अपहरण गरिएको हो। हतियारधारीले राजधानी काबुल नजिकैको अर्को नगर खरीखानाबाट अपहरण गरिएको हो। काबुल प्रहरीका प्रवक्ता हसमतुल्लाह इस्तानी कजाईले घटनाको पुष्टि गर्दै प्रहरीले उनको सुरक्षित रिहाईका लागि प्रक्रिया सुरु गरेको पनि जानकारी दिएका छन्। अपहरण किन र कसले गर्यो भन्नेबारे पनि केही बताइएको छैन। उता विश्वकै सबभन्दा ठुलो जहाज टाइटनिक समुद्रमा डुबेको 102 वर्ष पुरा भएको छ। 102 वर्ष अगाडि आजका दिन अर्थात् अप्रिल 15 तारिकका दिन समुद्रमा डुबेको थियो। बेलायतको साउथ ह्याम्प्टनबाट अमेरिकाको न्युयोर्कतर्फ जाँदै गर्दा राति 11:40 समुद्रमा जहाज डुबेको थियो। बेलायतबाट हिँडेको 5 दिनपछि जहाज बरफमा ठोकिएर दुर्घटना भएको थियो। घटनामा 1500 भन्दा बढी यात्रुको मृत्यु भएको थियो। जहाजमा 2200 यात्रु सवार थिए। खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएलको 7 संस्करण भोलिदेखि सुरु हुँदैछ। युएईमा हुने यो सिजनको आइपिएलको उद्घाटन खेलमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ। आबुधाबीमा हुने उद्घाटन खेल नेपाली समयअनुसार बेलुका 8 बजे सुरु हुनेछ। भारतमा आम निर्वाचन परेको हुनाले प्रतियोगिता युएईमा सारिएको हो। प्रतियोगितामा 8 टिम सहभागी रहेका छन्। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। कृष्ण अधिकारी हत्या प्रकरणका विषयमा दलका नेताहरूबीच विवाद। कार्यकर्ता रिहा नभए विमान अपहरण काण्डमा प्रधानमन्त्री कोइराला विरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने ए माओवादीको चेतावनी। फुजेल काण्डको मुद्दा फिर्ता नलिए जनसत्ता गठन गर्ने नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यको चेतावनी। ए माओवादीले कङ्ग्रेस एमालेसँग राजनैतिक बार्गेनिङ गरेको आरोप। चितवनमा पढाउने सवालमा छोराछोरीमा अझै विभेद कायमै। जिल्लामा 2% बालबालिका विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क। अफगानिस्तानका उपमन्त्री सवारी चालक सहित अपहरणमा विश्वकै सबभन्दा ठुलो जहाज टाइटनिक समुद्रमा डुबेको 102 वर्ष पुरा। र इन्डियन प्रिमियर लिगको 7 संस्करण भोलिदेखि युएईमा सुरु हुने उद्घाटन खेलमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स भिड्ने। अवस्त साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवराज बिदा भई नमस्कार। यस अर्पण बुलेटिनको साथमा